न्यायाधीश सिफारिसको विषयमा संसदीय सुनाई विशेष समितिको बैठकमा तीव्र विवाद बढेपछि बैठक भोलिसम्मका लागि स्थगित। जनताको सर्वोच्चता कायम हुने गरी संविधान लेखिने पर्यटन मन्त्री आचार्यको दावी, संविधान निर्माण प्रक्रिया द्रुत गतिमा अगाडि बढिरहेको जिकिर। युवा स्वरोजगार कोषबाट चितवनका 363 जना युवकहरू आत्मनिर्भर बन्न सफल, आर्थिक गतिविधिहरूको उजागरका लागि आर्थिक पत्रकार मञ्च सक्रिय बन्नुपर्ने सुझाव। भारतको काश्मीरमा भएको बस दुर्घटनामा 17 जनाको मृत्यु, भाजपाका नेता नरेन्द्र मोदीले आउँदो सोमबार प्रधानमन्त्रीको शपथ लिने। र इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा हैदराबाद विरुद्ध बेङ्गलोर ब्याटिङ गर्दै बेङ्गलोरको खराब प्रदर्शन। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। न्यायाधीश सिफारिसको विषयमा संसदीय सुनवाई विशेष समितिको बैठकमा आज पनि दलहरूबीच विवाद भएको छ। न्याय परिषदलाई पठाउने पत्रका विषयमा सभासदहरूबीच विवाद भएपछि गृह कार्यका लागि भन्दै 1 घण्टाको लागि स्थगित गरिएको समितिको बैठक बस्दै नबसे भोलिसम्मको लागि स्थगित भएको छ। एमाले र एकीकृत माओवादीका सभासदले न्याय परिषदलाई पत्र पठाउँदै थप विवरण माग्नुपर्ने अडान लिएका छन्। तर कंग्रेसका सभासदहरूले विवरण माग्ने तर न्याय ले पठाएको पत्र प्रति आपत्ति जनाउने कुरा समितिको रेकर्डमा मात्रै राख्ने अड्डान लिएपछि विवाद भएको हो। हिमालय र एकीकृत माओवादीका सभासदहरूले भोटिङबाट टुङ्ग्याउन माग गरे पनि कंग्रेसका सभासदले नमानेपछि बैठक स्थगित गरिएको हो। न्याय परिषदले सिफारिस गरेका नाममा विभिन्न माध्यमबाट संसदीय सुनवाई विशेष समितिमा 22 उजुरी परेका छन्। तीमध्ये 6 जना उजुरीकर्ता मात्रै बैठकमा उपस्थित हुन तयार भएको समिति सभापति बहादुर गुरुङले जानकारी दिनुभयो। पर्यटन मन्त्री भीमप्रसाद आचार्यले लोकतन्त्रमा तानाशाही आक्रमण भएको भन्दै जनताको सर्वोच्चता कायम हुने गरी संविधान लेखिने बताउनु भएको छ। निर्वाचित बनेका प्रधानमन्त्रीलाई तानाशाह बन्न नदिन संविधानमै नियन्त्रण र सन्तुलित गर्ने प्रावधान राखिनुपर्ने जिकिर उहाँको छ। नेकपा एमाले नवलप्रासले गैंडाकोटमा गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै मन्त्री आचार्यले संहितासहितको संविधान जारी गर्न सहकार्य एकताको भावले दलहरू अघि बढ्नुको विकल्प नभए उहाँले बताउनुभयो। उहाँले आर्थिक विकासका लागि देशमा स्थिर राजनीति व्यवस्था हुन आवश्यक रहेको बताउनुभयो। मन्त्री आचार्यले दोस्रो संविधान सभाको निर्वाचनपछि बनेको कंग्रेस एमाले समेत सरकारले संविधान निर्माण प्रक्रियालाई द्रुत गतिमा अगाडि बढाइरहेको जिकिर गर्नुभयो। मन्त्री आचार्यले नेपालको इतिहासमा अहिलेसम्म 37 जना प्रधानमन्त्री भए पनि कसैले पनि आफ्नो पूरा कार्यकाल पूरा गर्न नसकेको उहाँले बताउनुभयो। देशमा हुने अनेक भू राजनैतिक अवस्था, दरबारीय षड्यन्त्र र पछिल्लो समय दलहरूबीच खुट्टा तान्ने प्रवृत्तिले गर्दा राजनैतिक अस्थिरता उत्पन्न भएको उहाँको ठम्याई थियो। विदेशी पैसाको खेलमा सत्ता परिवर्तन गर्ने परिपाटी समाप्त गर्ने राजनैतिक व्यवस्था मुलुकलाई आवश्यक रहेको उहाँले बताउनुभयो। कंग्रेस एमाले संयुक्त सरकारका मन्त्री आचार्यले कंग्रेस आर्थिक सामाजिक न्यायका लागि अघि बढ्न नसकेको आरोप समेत लगाउनुभयो। नेपालमा रहेका 90,000 भुटानी शरणार्थी पुनर्वास योजना अन्तर्गत तेस्रो मुलुक गएको संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालयले जनाएको छ। सन् 2007 अन्तर्राष्ट्रिय आप्रवास कार्यक्रम मार्फत अमेरिका तथा युरोपेली मुलुकमा भुटानी शरणार्थी नेपाल स्थित शरणार्थी शिविरबाट तेस्रो मुलुक जान थालेका हुन्। दमक स्थित युएनएचसीआरको उपशाखा कार्यालयका अनुसार आज काठमाडौँबाट 90,000 शरणार्थीका रूपमा दमक बेलडागीका 11 वर्षीय सुमन तामाङ क्यानाडाको टोरेन्टो उड्नु भएको छ। उहाँसँग उहाँका बुबा आमा र एकजना दाजु पनि क्यानाडा गएका छन्। युएनएचसीआरको काठमाडौँ स्थित कार्यालयले दिएको जानकारी अनुसार अब छापा र मोरङमा 27,000 शरणार्थी मात्र छन्। तीमध्ये 21,000 युएनएचसीआरमा तेस्रो मुलुकमा आप्रवासका लागि मन्जुरी पत्र दर्ता गराइसकेका छन्। चितवनमा युवा स्वरोजगार कोषबाट 363 जना युवाहरू आत्मनिर्भर बनेका छन्। नेपाल सरकार युवा तथा साना व्यवसाय स्वरोजगार कोषको आयोजनामा विभिन्न दलका 10 युवा नेताहरू तथा पत्रकारहरूको सहभागितामा आज चितवनमा भएको अनुगमनको क्रममा यस्तो पाइएको हो। नेपाल सरकारले 2065 सालबाट बेरोजगार युवाहरू आफ्नै देशमा लगानी गरेर आत्मनिर्भर बन्न चाहनेहरूलाई यो कोषको सुरुवात गरेको थियो। चितवनमा 2066 सालदेखि यो कोषबाट लगानी सुरु गरिएको थियो। युवा स्वरोजगार कोष जिल्लाका चितवनका जिल्ला प्रतिनिधि रामचन्द्र लम्सालले राजनैतिक अस्थिरताले गर्दा कोषले रोजगारको वातावरण सिर्जना गर्न नसकेको बताउनुभयो। उहाँले युवा स्वरोजगार कोषले चितवनले अहिले 15 सहकारी मार्फत ऋण प्रवाह गरेको जानकारी दिनुभयो। चितवनको गीतानगर गाविसको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था र बसेलीको नारी चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अनुगमन गरिएको थियो। सोकरमा युवा स्वरोजगार कोषले गरेको कृषि व्यापारको क्षेत्रमा लगानी उपलब्धिमूलक रहेको युवा नेताहरूले बताएका छन्। चितवनका पत्रकारहरूले जिल्लाका आर्थिक गतिविधिहरूको उजागरका लागि आर्थिक पत्रकारमा सक्रिय बन्नुपर्ने सुझाव दिएका छन्। मञ्चले भरतपुरमा गरेको चितवनमा आर्थिक भेट पत्रकारिताको सम्भावना विस्तृत अन्तर्क्रिया कार्यक्रममा बोल्दै पत्रकारहरूले भेट पत्रकारिताकै सम्भावना तत्काल कम रहे पनि मञ्चको सक्रियताले आर्थिक गतिविधि बढ्नमा सहयोग पुग्ने बताएका थिए। कार्यक्रममा पत्रकार महासंघ तथा मञ्चका सल्लाहकार रमेश कुमार पौडेलले चितवन देशको आर्थिक केन्द्रका रूपमा अग्रसर भइरहेको अवस्थामा यस क्षेत्रको गतिविधिलाई बाहिर ल्याउन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। चितवनले संरक्षण र आर्थिक प्रगतिमा पहिचान बनाउँदै गएको भन्दै भेट पत्रकारिताले यो क्षेत्रको विकासमा थप सहयोग मिल्न सक्ने उल्लेख गर्नुभयो। पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष दिपेन्द्र बटुवाले मुफसलमा संचार माध्यमहरूमा तत्कालै भेट पत्रकारिताको सम्भावना कम रहे पनि निश्चित क्षेत्रलाई प्राथमिकतामा राखेर गरिने पत्रकारिताले सो क्षेत्रको विकास महत्वपूर्ण सहयोग मिल्ने बताउनुभयो। पत्रकार महासंघले केही दिनमै जिल्लाका पत्रकारहरूको रुचिको क्षेत्रबारे जानकारी लिने र उनीहरूलाई सम्बन्धित विषयमा क्षमता विकास गर्ने उद्देश्य राखेको जानकारी दिँदै बडुवालले मञ्चले यसमा सहयोग भूमिका खेल्ने सक्ने बताउनुभयो। खेलकुद पत्रकारमा चितवनका अध्यक्ष विनोद बाबु रिजालले हरेक क्षेत्रको समाचार लेख्नु मफसलको पत्रकारको बाध्यता रहे पनि विस्तारै बीट पत्रकारिता विकास हुने क्रममा रहेको उल्लेख गर्नुभयो। रुचि अनुसारका क्षेत्रमा ज्ञान धेरै हुँदा पत्रकारिता प्रभावकारी हुने उहाँको भनाइ थियो। यसैबीच आज भएको पत्रकारहरूको भेलाले पत्रकार राजेश किमिरको अध्यक्षतामा आर्थिक पत्रकारमा चितवन पुनर्गठन गरेको छ। समितिको उपाध्यक्षमा मोहन बस्याल, सचिवमा विमल खति कोषाध्यक्षमा सविता श्रेष्ठ र सदस्यहरूमा भारती दुरा र सुभापुडा सैनी रहनु भएको छ। मञ्चले आगामी दिनमा आर्थिक समृद्धिका लागि सहयोग हुन सक्ने विषयको पहिचान गर्दै त्यस्ता विषयमा बहस चलाउँदै जाने जनाएको छ। पूर्वी चितवनमा राष्ट्रिय वाणिज्य बैंक नहुँदा यस क्षेत्रका व्यवसाय र सेवाग्राही मर्कामा परेका छन्। रत्नगरमा मात्र 24 भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहे तापनि वाणिज्य बैंक नहुँदा समस्यामा परेको रत्नगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञान बहादुर विश्रुवाले बताउनुभयो। विगत 2 पूर्वी चितवनमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना गरिदिन माग गर्दै अर्थ मन्त्रालय बैंक लगायतका निकायमा दबाव दिँदै आएको उहाँले बताउनुभयो। राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद शर्माले स्थानीयको मागलाई दृष्टिगत गर्दै पूर्वी चितवनको रत्नगरमा शाखा विस्तारको तयारी भइरहेको जानकारी दिनुभयो। द्वन्द्वमा विस्थापित भएका बैंकलाई पुनस्थापित गर्ने कार्य समेत भइरहेको र अझै 65 शाखा पुनस्थापित गर्न बाँकी रहेको उहाँको भनाइ छ। वाणिज्य बैंकको 100 शाखा कार्यालय सशस्त्र द्वन्द्वमा विस्थापित भएका थिए। करेन्ट लागेर मृत्यु भएका कृष्णपुरका धितालको परिवारलाई विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले 5,00,000 रुपियाँ क्षतिपूर्ति दिने भएको छ। भनपा साथ कृष्णपुरमा गैराति तार चुडिएर तल खस्ता नाङ्गो तार बेरिएपछि रनपा 9 जयमङ्गला निवासी 33 जीवन धितालको मृत्यु भएको थियो। स्थानीय र प्राधिकरणका कर्मचारी बीच आज बिहान भएको छलफलमा तत्काल क्षतिपूर्ति र मृतककी पत्नीलाई रोजगार दिने सहमति भएको प्राधिकरणका प्रवक्ता सुरेश पण्डितले जानकारी दिनुभयो। क्यान्सर अस्पताल अगाडि तरकारी पसल सञ्चालन गर्दै आइरहेका अधितालाई पसल अगाडि बस्दै गर्दा अचानक तार चुडिएर करेन्ट लागेको थियो। विद्युत दुर्घटना क्षतिपूर्ति नियमावली 2067 अनुसार क्रिया खर्चसहित 5,00,000 रुपियाँ क्षतिपूर्ति दिने सहमति भएको जनाइएको छ। पीडित पक्षले क्षतिपूर्तिको माग फारम भनेर कालीले कारण उल्लेख गरी तयार गरेको फारम क्षेत्रीय कार्यालय हेटौँडा पुर्याएपछि मात्रै परिवारले क्षतिपूर्ति पाउनेछन्। क्षेत्रीय कार्यालयको विज्ञ सहितको कमिटीमा जिल्ला प्रशासन कार्यालय र वडा सचिव सहितको टोलीले स्थलगत अध्ययन गरेपछि मात्रै पीडित परिवारले क्षतिपूर्ति पाउने प्रावधान रहेको छ। मृतककी पत्नीलाई नेपाल विद्युत प्राधिकरणका ट्रेड युनियनको पहलमा दैनिक जालादारीमा अस्थायी जागिरको व्यवस्था गर्ने सहमति भएको छ। कागजी प्रक्रिया अवलम्बन गर्नुपर्ने भएकाले क्षतिपूर्ति आउन ढिलाइ हुने संकेत देखिएको छ। बढ्दो सवारी दुर्घटनालाई कम गर्नको लागि आजबाट नानगढ र भरतपुर क्षेत्रको राजमार्गमा पार्किङ ल्यान्डको निर्माण गर्न लागि अञ्चल प्रहरी कार्यालय र जिल्लाका विभिन्न सरकारवालाहरूको सहयोगमा अव्यवस्थित सवारी पार्किङलाई व्यवस्थित गर्नका लागि पुल्चोकदेखि केन्द्रीय बस पार्कसम्म पार्किङ ल्यान्डको निर्माण गर्न लागि हो। आज कार्यक्रमको बीच उद्घाटन गर्दै अञ्चल प्रहरी कार्यालयका एसएसपी सर्वेन्द्र खनालले बजार क्षेत्रमा रहेको फुटपाथ र जथाभावी गर्ने पार्किङलाई व्यवस्थित गर्नको लागि पार्किङको छुट्टै एरिया बनाउन लागेको बताउनुभयो। उहाँले व्यवस्थित रूपमा पार्किङ हुने हो भने बजारको सुन्दरता बढ्ने भन्दै सवारी दुर्घटनामा पनि कमी आउने बताउनुभयो। मोटरसाइकल बस टेम्पो म्याजिक रिक्साको अव्यवस्थित पार्किङका कारण नारगढ बजार क्षेत्रमा सवारी दुर्घटनाहरू बढ्दै गएका छन्। अञ्चल प्रहरीको सक्रियतामा वीरगंज बारा रौतहट जिल्लामा बजार व्यवस्थापनको लागि छुट्टै पार्किङ स्थल निर्माण भएका छन्। कार्यक्रममा भरतपुर नगरपालिका सडक विभाग उद्योग वाणिज्य संघ तथा जिल्लाका सरकारवाला निकायहरूको सहभागिता रहेको थियो। रत्नगर 2 स्थित पञ्चकन्या विद्या मन्दिरले शिक्षक हेमराज अधिकारलाई जबरजस्ती निकालेको भनेर इस्ट्रो नेपालले गरेको गलत प्रचारबाजीप्रति आपत्ति जनाएको छ। विद्या मन्दिरका प्राचार्य शिव छेत्रीले आज एक विज्ञप्ति जारी गर्दै शिक्षक अधिकारी आफै निस्किएर गएकोमा निकालिएको भनेर प्रचारबाजी गरी संस्थाको मर्यादामा आशा आउने काम इस्ट्रोले गरेको भन्दै आपत्ति जनाउनु भएको हो। विद्या मन्दिरका शेयर सदस्य समेत रहेका अधिकारीले विद्यालय छान्ने बेला सबै तलब र सेयर पनि फिर्ता लगेको प्रचार्य छेत्रीले बताउनु भएको छ। अधिकारीले निर्णय पुस्तिकामा विद्यालय छाड्छु भनेर हस्ताक्षर समेत गरेको विज्ञप्तिमा उल्लेख छ। साथै अधिकारीले विद्यालय छाड्दा अनुभवको प्रमाण पत्र पनि लगेको जनाइएको छ। एमाले निकट अनिरा सुब्यु र कंग्रेस निकट नेबी संघले संयुक्त सभा गरी जसरी पनि सुब्यु निर्वाचन गर्नुपर्ने बताएका छन्। राजधानीमा आज भएको सभामा विद्यार्थी नेताहरूले जसरी पनि चुनाव हुनुपर्ने बताएका हुन्। सभामा वक्ताहरूले सोभियु निर्वाचन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने भएकाले सोभियु निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरेका छन्। अनिरा सुब्युका अध्यक्ष किशोर विक्रम मल्लले कुनै पनि हालतमा विद्यार्थी आन्दोलन र लोकतन्त्रको रक्षाका लागि सोभियु निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, हामी नेवी संघ र अखिल विद्यार्थी आन्दोलनका प्रतिस्पर्धी शक्ति हौं, तर पनि हारजितलाई स्वीकार गर्ने संकल्प लिएर विद्यार्थी आन्दोलनको रक्षा र विकासका लागि निर्वाचन गर्न र सहभागी हुन लागि परेका छौं। उहाँले विरोधमा रहेका विद्यार्थी संगठनलाई आफ्ना विचार निर्वाचनकै क्रममा प्रस्तुत गर्दै निर्वाचनमा सहभागी हुन आह्वान समेत गर्नुभयो। नेवी संघका अध्यक्ष रञ्जित कर्णले हतियार छोडिसकेकाले हतियारको दम्भ नदेखाउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, तपाईँको धम्कीले अब विद्यार्थी डराउनेवाला छैन। उहाँले सरकारलाई कानुनी शासनको प्रत्याभूति दिन र विद्यार्थी विरोधी हरकत गर्ने जो कोहीलाई कानुनी कठघरामा उभ्याउन अनुरोध गर्नुभयो। अखिल छैटौँका अध्यक्ष अनिल किशोर घिमिरेले चुनाव भान्न खोज्नेहरू विद्यार्थी आन्दोलनका सारथी बन्न नसक्ने बताउनुभयो। नवलप्रासीको तमसरियामा एक बसन्तपुरमा जीपले ठक्कर दिँदा 18 महिने बालकको ज्यान गएको छ। लु 134-45 नम्बरको जीपले ठक्कर दिँदा 18 महिना बालक कृष्ण थनेतको ज्यान गएको प्रहरीले जनाएको छ। ठक्कर दिने जीपका चालकलाई चोरमारा प्रहरीले नियन्त्रणमा लिएको छ। उत्तर दाङमा मोटरसाइकल दुर्घटना परि 1 जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य 2 जना घाइते भएका छन्। तुल्सीपुरबाट उरहिरीको जसपुरतर्फ जाँदै गरेको R2P3215 नम्बरको मोटरसाइकल आज तरिगाउँ एक रिपोर्ट नसिकै दुर्घटना हुँदा तुल्सीपुर नगरपालिका 6 निवासी 20 वर्षीय गीता चौधरीको मृत्यु भएको इलाका प्रहरीकाले तुल्सीपुरले जनाएको छ। दुर्घटनामा परि गम्भीर घाइते भएकी चौधरीको तुल्सीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। नवलप्रासीमा गिद्ध संरक्षण गर्ने संस्थाहरूले संरक्षणको अभियान सञ्चालन गर्न नसक्दा गिद्धहरू खाना र पानीको लागि विभिन्न स्थानमा धाउने गरेका छन्। नवलप्रासीको तत्कालीन पञ्चनगर गाविसको उत्तरतर्फको जंगलमा गिद्ध रेस्टुरेन्ट सञ्चालन गरिएको लामो समय भए पनि सञ्चालन गर्ने स्थानीय गिद्ध संरक्षण संस्थाले रेस्टुरेन्टको मापदण्ड अनुसार काम गर्न नसक्दा गिद्धहरू त्यहाँको बासस्थान छोडेर अन्यत्र जान थालेका छन्। गिद्ध रेस्टुरेन्ट सञ्चालकहरूले सो क्षेत्रमा राम्रो व्यवस्थापन निर्माण वासस्थान निर्माण गर्न नसक्दा गिद्धहरू विस्थापित भएका हुन्। विस्थापित गिद्धहरू स्थायी वासस्थानमा नबसी अस्थायी रूपमा गाउँले आकाशमा उड्ने साथै खाना र पानीको जोह गर्ने तथा अस्थायी वासस्थानमा बस्न थालेका छन्। प्राकृतिकको कुजीकारको रूपमा चिनिने यो पंशीको संरक्षण गर्न सरकारले विभिन्न कार्यक्रम अवलम्बन गर्दै आएको छ। नवलप्रासीको पञ्चनगर र पिठलीमा गिद्ध रेस्टुरेन्ट स्थापना गरिए पनि उचित काम हुन नसक्दा गिद्धहरू रेस्टुरेन्ट छाडेर अन्यत्र जान थालेका हुन्। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौँ, जतिसुकै अप्ठ्यारो भए पनि प्रशासनलाई डिबी र पिआर मुक्त बनाइ छोड्ने सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको दावीप्रति तपाईँको प्रतिक्रिया के छ? यस सकारात्मक काम बीच चर्चा कमाउने मिसो से समयले देखाउला। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ, यस सकारात्मक काम भन्नेमा 48%, बीच चर्चा कमाउने मिसो भन्नेमा 22%, से समयले देखाउला भन्नेमा 23%। मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, गर्मीमा आफ्नो स्वास्थ्यका लागि के गर्नु पर्ला? ए सफा र स्वस्थ खानेकुरा खानुपर्छ, बी पानी धेरै खानुपर्छ, सी घाममा धेरै हिँड्नु हुन्न। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिरग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन फोन नंबर 0656-63063 मोबाइल नंबर 98550-61743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि बिहानैदेखि दिनभर घाम लाग्ने सम्भावना पनि रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार। भारतको काश्मीरको रामबनमा भएको बस दुर्घटनामा कम्तीमा 17 जनाको मृत्यु भएको छ। काश्मीरको जम्मू र श्रीनगर जोड्ने हिमाली रोडमा भएको सो दुर्घटनामा 30 जना घाइते भएको भारतीय प्रहरीले जनाएको छ। पर्यटक र विद्यार्थी बोकेको सो बस सडकबाट भिरमा खसेको थियो। बसको चालक निदायकाले दुर्घटना भएको जीवित यात्रुहरूले बताएका छन्। भारतकै अर्को समाचारमा भारतीय जनता पार्टी भाजपाका नेता नरेन्द्र मोदीले आउँदो सोमबार प्रधानमन्त्रीको शपथ लिनुहुने भएको छ। भाजपा संसदीय दलको नेता चयन भए लगत्तै राष्ट्रपति प्रणब मुखर्जीसँग भेट्न पुगेका मोदीले आउँदो सोमबार प्रधानमन्त्रीको शपथ लिने जानकारी दिनुभएको हो। बहुमतका लागि 273 सिट आवश्यक पर्ने भए पनि लोकसभा चुनावमा भाजपाको गठबन्धनले 335 सिट जितेको छ। भाजपाको मात्र 282 सिट छ। सरकार बनाउन भाजपा एक्लैको बहुमत पुग्ने भए पनि भाजपाले गठबन्धन दललाई पनि सरकारमा सहभागी गराउने बताएको छ। गठबन्धन दलले पनि नरेन्द्र मोदीलाई प्रधानमन्त्रीमा समर्थन गरेको पत्र राष्ट्रपति समक्ष बुझाएका छन्। नरेन्द्र मोदीलाई भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणीले संसदीय दलको नेतामा प्रस्ताव गर्नुभएको थियो। बढ्दो राजनैतिक संकट बीच थाइल्याण्डको सेनाले राजधानी बैंककमा मार्शल ल लागू गरेको छ। सेनाले सञ्चालन गरेको टेलिभिजन मार्फत मार्शल लको घोषणा गरिएको र देशमा शान्ति सुव्यवस्था कायम राख्नका लागि यस्तो निर्णय गरिएको उल्लेख गरिएको छ। सेनाले यो निर्णयबाट नागरिक आतंकित हुनु जरुरी नरहेको भन्दै अहिले जस्तै सामान्य रूपमा जीवन यापन गर्न सक्ने दावी गरेको छ। सेना प्रमुख प्रायुत चान ओसाको हस्ताक्षरमा सार्वजनिक गरिएको वक्तव्यमा लामो समयदेखि राजनैतिक प्रदर्शनका कारण देशको सुरक्षा तथा नागरिक र सार्वजनिक सम्पत्तिको सुरक्षामा खतरा उत्पन्न हुन सक्ने भएकाले मार्शल ल लागू गरिएको जनाइएको छ। सेनाले संकटका बेला हस्तक्षेप गर्न सक्ने कानूनी व्यवस्था उल्लेख गर्दै सुरक्षाको जिम्मेवारी मात्रै लिएको तर यो सैनिकको नभएको पनि स्पष्ट पारेको छ। खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको आजको पहिलो खेलमा सनराइजर्स हैदराबाद विरुद्ध रोयल च्यालेन्जर्स बेङ्गलोरले ब्याटिङ गरिरहेको छ। टस जितेर ब्याटिङ गरेको बेङ्गलोरले ताजा अवस्थामा 15.3 ओभरको ओभर खेल्दै 3 विकेट गुमाएर 115 रन जोडेको छ। बेङ्गलोरका लागि विराट कोहली 50 र एबी डिभिलियर्स 20 रन बनाएर क्रिजमा रहेका छन्। यसअघि बेङ्गलोरका क्रिस गेल 14, पार्थिव पटेल 4, युवराज सिंह 21 रन बनाएर पेभिलियन फर्किएका छन्। आजै बेलुका अर्को खेलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स बीच पनि प्रतिस्पर्धा हुनेछ। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। न्यायाधीश सिफारिसको विषयमा संसदीय सुनवाई विशेष समितिको बैठकमा तीव्र विवाद बढेपछि बैठक भोलिसम्मका लागि स्थगित। जनताको सर्वोच्चता कायम हुने गरी संविधान लेखिने पर्यटन मन्त्री आचार्यको दावी। संविधान निर्माण प्रक्रिया द्रुत गतिमा अगाडि बढिरहेको जिकिर। युवा स्वरोजगार कोषबाट चितवनका 363 जना युवाहरू आत्मनिर्भर बन्न सफल। आर्थिक गतिविधिहरूको उजागरका लागि आर्थिक पत्रकारमा सक्रिय बन्नुपर्ने सुझाव। भारतको काश्मीरमा भएको बस दुर्घटनामा 17 जनाको मृत्यु। भाजपाका नेता नरेन्द्र मोदीले आउँदो सोमबार प्रधानमन्त्रीको शपथ लिने। र इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा हैदराबाद विरुद्ध बेङ्गलोर ब्याटिङ गर्दै। अवस्थ साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवराज बिदा हुन्छौ। नमस्कार। यस अर्पण बुलेटिनको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, बिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्नगर, मोबाइल 9850549728, प्रेम हिमाली चैनपुर, मोबाइल 9845368075 र दीपक बस्नेत चैनपुर, मोबाइल 9845197258। शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090, रङ रोगन सेनेटरी।